छै छ किन यति धेरै चाहे र तिमलाई पाउन सकिन एकरात्री बनेर बसौ म किन बसेको छौ जुन भानमा तिमी भुल्न तिमलाई विमानले नदिने दुखी मान जदै छ किन यति धेरै चाहेर तिमलाई पाउन सकिन एकरात्री बनेर बसौ म किन धेरै चाहेर तिमलाई पाउन सकिन एकरात्री बनेर बसौ म किन बसौ म किन